चलिए जी, तफसीर देखते हैं आयत नंबर 172 से। औसु बिल्लाहि मिनश शैतानिर रजीम। लन यस्तनकिफल मसीह अन यकून अब्दल लिल्लाह। मसीह को इस बात से इनकार नहीं कि वो अल्लाह का बंदा हो। वलल मलाइकतुल मुकर्रबून, और ना करीबी किए हुए फरिश्तों को इनकार है। और इनकार कर भी कैसे सकते हैं, इसलिए कि वमई यस्तनकिफ अन इबादती ही व यस्तकबिर फसयख्शुरुहुम इलैही जमीया। और जो कोई इबादत को आर समझे और तकब्बुर करे तो ऐसे लोगों को उसकी तरफ जमा किया जाएगा। अगर एक ही स्ट्रेच में पूरी आयत को पढ़ेंगे तो इसका मफहूम क्या बनता है? मसीह अलैहिस्सलाम को अल्लाह का बंदा होने में कोई आर या तकब्बुर हरगिज़ हो ही नहीं सकता, और न मुकर्रब फरिश्तों को। इसकी बंदगी से जो भी दिल चुराए और तकब्बुर और इनकार करे, अल्लाह ताला इन सब को इकट्ठा अपनी जगह जमा करेगा। यहाँ से रुकू का आगाज़ है। चंद आयत पहले हमने एक हुक्म सुना था कुरान पाक का, कि जिसमें अल्लाह ताला ने अहले किताब को मुखातिब किया था। आयत नंबर है 171, या अहलल किताब ला तखलू फी दीनिकुम। ए अहले किताब, अपने दीन में गलूब ना करो। वला तकूलू अलल्लाहि इल्लल हक, और अल्लाह ताला पर हक के सिवा कुछ और ना कहो। इन्नमल मसीहु ईसा इब्नु मरियम रसूलुल्लाहि व कलिमतुहु। बेशक मसीह ईसा इब्न मरियम अल्लाह के रसूल और उसका कलेमा थे। अल्काहा इला मरियम व रूहुम मिनहु, जिसको उसने मरियम की तरफ डाला था और उसकी तरफ से रूह थे। लिहाजा फ़ामिनु बिल्लाहि व रसूलिही, अल्लाह पर ईमान लाओ और उसके रसूलों पर ईमान लाओ। वला तकूलू सलासा, और ये न कहो कि तीन है। इंतहौ खैरल लकुम, बाज आ जाओ इससे, ये बेहतर है तुम्हारे लिए। हकीकत क्या है? इन्नमल्लाहु इलाहुन वाहिद, बेशक अल्लाह तो एक है, एक ही माबूद। सुभानहु अन यकून लहू वलद, पाक है इस बात से कि उसकी औलाद हो, इसलिए कि लहू मा फिस समावाति व मा फिल अर्थ, उसके लिए है आसमानों ज़मीन की हर चीज़। वकफ़ा बिल्लाहि वकीला, और काफ़ी है अल्लाह ताला कारसास। ये आयत इससे पीछे वाली ही आयत थी, यानी एक आयत नंबर 171 में हमने देखा कि अल्लाह ताला ने अहले किताब को गलूब से बचने का हुक्म दिया। अब यहाँ पे अहले किताब के गलूब की एक अमली मिसाल को सामने रखते हुए बात की गई हज़रत ईसा अलैहिस्सलाम के ऊपर। अल्लाह ताला ने ईसा अलैहिस्सलाम के बारे में यहाँ दो बातें की थीं। एक क्या, कि अल्लाह का बंदा और उसका रसूल है, और साथ ही कलिमतुहु भी कह दिया। नसारा ने मुहकम हुक्म को छोड़कर मुतशाबे बात को ले लिया, और कलिमतुल्ला के पीछे पढ़ के हज़रत ईसा अलैहिस्सलाम को अल्लाह की रूह और उनका बेटा करार दे दिया। यहाँ इसी बात का इनकार कर दिया। तंबीह की जा रही है यहाँ के गलूब करने की बजाय ईसा अलैहिस्सलाम को उनके मुकाम पर रखो। अल्लाह ताला ने उनको किस लिए पैदा किया, वो क्या थे, इसका फ़ैसला तुम नहीं करोगे। रब वही है जो रब है। अल्लाह ताला ने एक आईना दिखा दिया कि जिनकी खुदाई के दावेदार तुम हो। पूछो तो सही कि वो ख़ुद अपने आप को क्या कहते हैं। वो अपने आप को अल्लाह का बंदा कहते हैं। बंदगी, ग़ुलामी, आजिज़ी। तुम अल्लाह के बंदे बनने से अपने आप को रोकते हो, हालांकि वो मसीह जिनको तुम मानते हो या जिनको तुम पूछते हो, वो तो ख़ुद अपने आप को अल्लाह का बंदा कहते हैं। यहाँ तक तो बात है नसारा के अकायद के रद की, اور ساتھ ہی آ گیا ولل ملائکۃ المقربون، اور اللہ کے قریبی فرشتے بھی اس بات سے انکار نہیں کرتے. یہاں سے اہل مکہ کے کچھ قبائل جو فرشتوں کو اللہ کی بیٹیاں کہتے تھے ان کے باطل نظریات کا رد ہے. نصارہ اور مشرکین کے باطل نظریات کو ایک ہی آیت میں جوڑ دیا کہ تم کہتے ہو کہ مسیح خدا تھے، وہ تو خدا نہیں تھے، وہ تو کیا تھے؟ عبدل اللہ. ان کی زبان سے تو پہلا کلام جو ادا ہوا وہ کیا تھا؟ انی عبداللہ، میں اللہ کا بندہ ہوں. آتانی الکتاب والحکمہ، اس نے مجھے کتاب دی، تو تم کیسے کہہ سکتے ہو کہ وہ خدا ہے؟ عبداللہ اور اللہ کے لفظ میں کوئی بات بنتی ہے؟ عبد اتار دو گے تو پیچھے اللہ رہ جائے گا، لہٰذا عبودیت بندے کو اس کے مقام پہ رکھتی ہے. اور یہی غلط فہمی ہوئی تھی مشرکین کو فرشتوں کے بارے میں. انہوں نے کہا کہ اللہ کی بیٹیاں ہیں، تو کہا تم جو کہتے ہو کہتے رہو، لیکن فرشتے تو اللہ کے بندے بننے سے کبھی بھی اپنے آپ کو پیچھے نہیں کرتے، ان کو پتہ ہے کہ ہم کیا ہیں. ایک جگہ آتا ہے بل عباد مکرمون، یہ اللہ کے عزت دیے ہوئے بندے ہیں، تم کیوں ان کی پوجا کرتے ہو؟ یہ تو دونوں ہی اللہ تعالیٰ کے سامنے جھکے ہوئے ہیں. استنکاف کا معنی رکنے والا ہوتا ہے. یہاں فرشتوں اور حضرت عیسیٰ علیہ السلام کا تذکرہ جب ساتھ آ گیا تو کچھ لوگوں کو یہ شک بھی ہونے لگا کہ فرشتے انسانوں سے افضل ہیں، لیکن حقیقت یہ ہے کہ ایسا نہیں ہے. فرشتے انسانوں سے افضل نہیں ہو سکتے. اللہ تعالیٰ نے ہر ایک کو جو کام دیا ہے وہ وہی کام کر رہا ہے، لیکن انسان اپنی مرضی سے بھی کام کرتا ہے. تو لہٰذا یہاں سے اس بات کا پتہ چلتا ہے کہ جس کے اندر عبدیت ہوگی، جو عبودیت کے ساتھ جیے گا، وہ کبھی بھی اللہ کا بندہ بننے سے انکار نہیں کرے گا، چاہے وہ حضرت عیسیٰ علیہ السلام ہوں یا چاہے وہ قریبی فرشتے ہوں. اور ساتھ ہی کہہ دیا وَمَنْ يَسْتَنْكِفْ عَنْ عِبَادَتِهِ، اور جو کوئی اس کی عبادت سے عار کرے گا، بندہ بننے سے اپنے آپ کو دور کرے گا، تو یاد رکھے وہ کہ وہ پھر اس مقام سے اتر جائے گا جو اللہ تعالیٰ نے اشرف المخلوقات کا مقام انسان کو دیا ہے. بندگی کی حقیقت کو سمجھنے کے لیے یہ بڑی خوبصورت آیت ہے. عیسائیوں پر اللہ تعالیٰ نے حضرت عیسیٰ کے عبادت کرنے سے، یعنی یہاں اس بات کا تذکرہ کر دیا کہ عیسیٰ علیہ السلام اللہ کے بندے تھے، یعنی اس سے کیا پتہ چلتا ہے کہ وہ اللہ تعالیٰ کی عبادت بھی کرتے تھے. اور تاریخی روایات سے یہ چیز ملتی ہے کہ حضرت عیسیٰ علیہ السلام زیتون کی پہاڑیوں پر جا کر اللہ تعالیٰ کی عبادت کرتے تھے. اور ہر نبی اللہ کی عبادت کرتا تھا، نبی صلی اللہ علیہ وسلم کا بھی یہی معاملہ ہم دیکھتے ہیں کہ غار حرا میں جا کر آپ عبادت کیا کرتے تھے. تو لہٰذا اگر کوئی بندہ بھی اللہ تعالیٰ کی عبادت کرتا ہے تو وہ خدا کیسے ہو سکتا ہے؟ اور اگر عبادت کے دوسرے معنی لیے جائیں، بندگی، غلامی، سبمیشن، اطاعت، تو وہ بھی ان کے اندر موجود تھی. وہ کبھی یہ نہیں کہتے تھے کہ ہمیں پوجو یا ہماری بات مانو، بلکہ اللہ تعالیٰ کی بات ہی کو بڑا کرتے تھے. تو لہٰذا اصل بات کیا ہے کہ تم کسی کو جو مرضی کہہ دو، لیکن اس کا اصل مقام وہی ہے جو اللہ تعالیٰ نے متعین کیا ہے. یہ اسی کی بات ہے، اور وہی قبول کرے گا کہ کون اس کے مقام کو کم کرتا ہے یا اس کو زیادہ کرتا ہے. جنت ملنی تو اللہ کے حکم سے ہے. جو لوگ اللہ تعالیٰ کی ترتیب کو قائم رکھیں گے وہی جنت میں جائیں گے. اب اگر ہم یہاں سے اس آیت کو دیکھ لیں ہم اپنے لیے، وَمَنْ يَسْتَنْكِفْ، اور جو کوئی آر سمجھے کس چیز کو؟ ان عبادتی، اللہ کی عبادت کو. یعنی جو اللہ کی عبادت میں آر سمجھے گا اسے اللہ اکٹھا کرے گا متکبروں کے ساتھ. بڑی سخت آیت ہے. कुछ लोग जब दुनियावी मैदान में ज़रा इज्जत पे पहुंच जाते हैं, बड़े मुकाम पे पहुंचते हैं, तो वो कहते हैं कि अब हमें इबादत की ज़रूरत नहीं। फ़ख्र करने के मानों में भी ये लफ्ज़ आता है, नकफा यनकुफु नकफन, इनकार कर देना, रद्द कर देना, करने से रुकना, फ़ख्र करना, आर समझना कि जो किसी भी मजलिस में कोई नेकी करते हुए उस नेकी को आर समझेगा, ऐसे लोग अल्लाह की नज़रों में गिर जाएंगे। फ़सयख्शुरुहुम इलैही जमीया, इनको अल्लाह ताला जमा करेगा अपनी तरफ, किनको? आर समझने वालों को और यस्तकबिर, तकब्बुर करने वालों को, बड़े बनने वालों को। इसके बरक्स फ़अम्मल्लज़ीना आमनू, वो लोग जो ईमान लाए, वअमिलुस्सालिहात, और उन्होंने नेक अमल किए, फ़युवफ़ीहिम उजूरहुम, बस वो उनको उनके अजर पूरे देगा, वयज़ीदुहुम मिन फ़ज़लिही, और इनको अपने फ़ज़ल से ज़्यादा कर देगा। ईमान और अमल सवाले, दो काम इन्होंने किए, दो ही अल्लाह ताला करेगा, क्या? उनके अजर उनको पूरे देगा, कुछ कमी न करेगा, उनके किसी काम को पीछे नहीं डालेगा। और अजर नहीं, उजूर, जमा का सीगा इस्तेमाल किया, बढ़ा के दूंगा, क्योंकि आमिलू भी जमा है ना। ईमान लाने के बाद इंसान किसी एक नेकी पे नहीं रुकता, वो फिर हर दिन नई नेकियों के रास्ते तलाश करता रहता है। ऐसा शख्स जिसको अल्लाह ताला ज़िंदगी में बहुत सारे मौक़े दे नेकियां करने के, ऐसे तमाम लोगों के लिए खुशखबरी है कि अल्लाह ताला तुम्हारे अजर तुम्हें बढ़ा बढ़ा के देगा, कोई कमी नहीं होगी तुम्हारे अमलों में, तुम्हारे अजर में कोई कमी नहीं होगी। क्यों? तुम्हारे अजर पूरे थे, कांस्टेंट नेकियां करते थे तुम मौका देख के नेकी नहीं करते थे, जो दिल चाहा कर लिया, जिस नेकी को चाहा छोड़ दिया। तुम्हारी नेकियां ऐसी नहीं होती थी, बल्कि तुम अल्लाह ताला के साथ जुड़ जाते थे। अल्लाह सुबहाना ताला ऐसे लोगों को कल जन्नत में जगह देगा, उनके अजर तो देगा, लेकिन वह यजीदुहुम मिन फ़ज़लिही, अपने फ़जल से और ज़्यादा भी देगा, और ज़्यादा देगा। ये अल्लाह का एहसान है, अल्लाह सुबहाना ताला बहुत कुछ देता है ना इंसान को, बहुत कुछ करने वाले लोग। तो लिहाजा ऐसे तमाम लोग अल्लाह ताला से खुशखबरियाँ पाएंगे। लेकिन इसके बरक्स वअम्मल्लज़ीना इस्तनकफू, और वो लोग जिन्होंने इनकार किया, आर समझा, अपने आप को बड़ा समझा, अल्लाह के हुक्म को छोटा समझा, वस्तकबरू, और किब्र का शिकार हो गए, अल्लाह का हुक्म सुन के भी अपनी जगह पे बैठे रहे, उनको लगा कि ये तो मेरी इज्जत ख़राब हो जाएगी अगर मैंने इस बात को माना, अब मैं कैसे मानूँ, लो अब यहाँ भी मैं नेक बनूँ, अब इस मजलिस में भी मैं सर ढांकूँ, नहीं, मुझे तो शर्म आती है, नहीं लोग क्या करेंगे, लोग क्या कहेंगे, मैं इतने बड़े अफसर की बेगम और मैं आम लोगों के साथ बैठ के अल्लाह का कलाम सुनूं। वस्तकबरू फयुअज़्ज़िबुहुम अज़ाबन अलीमा वला यजिदून लहुम मिन दूनिल्लाहि वलिय्यन वला नसीरा, और ना वो पाएंगे वहाँ उनके सिवा, ला यजिदून लहुम मिन दूनिल्लाहि वलीयन, अल्लाह के सिवा फिर वहाँ कोई दोस्त नहीं मिलेगा और कोई मददगार नहीं मिलेगा, कोई भी तो नहीं होगा। बज़ाहिर रियायतें बहुत सिंपल हैं, लेकिन यहाँ दर हकीकत इंसानी नफ्स के अंदर छुपे हुए दो ऐसे रवैयों की बात हुई कि जो अमूमन लोगों को दीन से दूर करता है, एक इस्तिनकाफ और दूसरा तकब्बुर, किबर और तकब्बुर। हम देखेंगे कि क्या हमारे रवैयों में भी ऐसी कोई चीज़ है, इसकी कुछ ना कुछ निशानियाँ होती हैं। इंसान अगर अपने आप को चेक करना चाहे तो उसको वो सारी की सारी चीज़ें नज़र आने लगती हैं कि क्या वाकई मैं जो काम कर रहा हूँ अपने आप को बड़ा करने के लिए कर रहा हूँ या अल्लाह के लिए कर रहा हूँ। बस आप देखिए कि कुछ लोग हर जगह पे अपने आप को फिट फील नहीं करते, उनको आर आती है मैं यहाँ नमाज पढ़ूँ लोग क्या कहेंगे, रास्ते में रोक के गाड़ी को मैं यहाँ नमाज पढ़ूँ बहुत मुश्किल है, अब मैं इस पार्टी में उठ के भला वजू करने चली जाऊँ, ये क्या है, ये इस्तिनकाफ है। मैंने आपको तर्जमे में बताया था ना, नकफत दमू, हाथ से आंसू पोंछना, आर आती है ना, मेरे आंसू को देख लेगा। बिल्कुल इसी तरह बाज़ लोग इस कॉम्प्लेक्स का शिकार होते हैं कि उनको शर्म आती है दीन के किसी रिचुअल को अदा करते हुए लोगों की मौजूदगी में। लोग कहेंगे बहुत नेक बन रही है, बहुत मुल्लानी बन रही है, ऐसा नहीं है। देखिए दो इंतहाएं हैं, ये गलूब ही के बाप में बात चल रही है, इसीलिए मैंने थोड़ा सा पीछे आपके लिए बात की थी ताकि आप उसको दोबारा रिफ़्रेश फील कर सकें। एक तरफ एहसास कमतरी है और दूसरी तरफ कॉन्फिडेंस है। इबादत में आर महसूस करना एहसास कमतरी की अलामत है और लोगों की इबादत से खुश होना, लोग आपको सलाम करें, आपको बड़ा माने, ये कॉन्फिडेंट होने की अलामत है और ये तकब्बुर में ढल जाती है। तकब्बुर अल्लाह की ज़ात को लायक है, जो वो कर सकता है वो कोई दूसरा नहीं कर सकता, ये मुकाम उसी का है। अगर किसी ने तकब्बुर करने की कोशिश की अल्लाह ताला उसको डुबो देगा। स्वे शेर के तैयारे का दावा याद होगा, क्या हुआ, टाइटैनिक की कहानी सुनी होगी, कहाँ गए ये सारे बड़ी बड़ी बातें करने वाले जिसके बारे में ये बात मारूफ है कि ये जुमले बोले थे कि गॉड भी इस जहाज़ को नहीं डुबो सकता, और 1700 लोग लुकमा अजल बन गए। अल्लाह ने कितने सालों के बाद उसको निशानी बना के सामने रख दिया कि देखो जो अल्लाह की ज़ात को छोटा करके ख़ुद को बड़ा करना चाहेगा ना, फिर मैं उसको दुनिया वालों के सामने से हटा दूँगा, ये ज़मीन भी उसको जगह नहीं देगी। अंदर की गिरें खोली जा रही हैं। किबर होता क्या है, बतरुल हक की व गमतिन नास, सही मुस्लिम की रिवायत है 265 नंबर की, 265, हज़रत इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु से, अल्लाह के नबी ने फरमाया जिसके दिल में राई के दाने के बराबर भी तकब्बुर होगा वो जन्नत में नहीं जाएगा। इस पर एक आदमी ने अर्ज़ किया कि एक आदमी चाहता है कि इसके कपड़े अच्छे हों और इसकी जूती भी अच्छी हो, यानी क्या फिर ये तकब्बुर होगा, फरमाया नहीं, इन्नल्लाह जमीलुन युहिब्बुल जमाल, अल्लाह ताला खूबसूरत है और ख़ूबसूरती को पसंद करता है। किबर के आप इस तारीफ़ को अरबी में नोट कीजिए और याद कीजिएगा इसको, अल किबरू बतरुल हक की व गमतुन नास, तकब्बुर तो हक की तरफ से मुंह मोड़ने और दूसरे लोगों को कमतर समझने को कहते हैं। हम क्यों तकब्बुर नहीं कर सकते, इसकी वजह इब्ने माजा की रिवायत 4174 4174 नंबर की हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से मिलती है, अल्लाह के नबी ने फरमाया, अल्लाह ताला फरमाता है यानी हदीस कुदसी है ये, यकूलुल्लाहि सुभानहु अल किब्रिया उरिदाई वल अज़मतु इज़ारी मन नाज़ अन्नी वाहिदम मिनहुमा अलकैतुहु फी जहन्नम, किब्रियाई मेरी चादर है और अजमत मेरी आज़ार, جو کوئی مجھ سے چھینے گا میں اس کو جہنم میں ڈال دوں گا. اللہ کا نام ہے المتکبر. کسی بندے کو تو یہ سوٹ ہی نہیں کرتا. یہ ایسی ہے جیسے کسی کے کپڑے کوئی دوسرا پہن لے. اب ایک خوبصورت انسان وہ پہنے گا, اس کو تو بہت اچھے لگیں گے وہ کپڑے, لیکن اگر ایک دوسری طرح کا شخص اس کو پہنتا ہے تو اس کو جچتا ہی نہیں. ایک جوان پہ جو چیز جچتی ہے وہ بوڑھے پہ نہیں جچتی, جو جوان پہ جچتی ہے وہ بچے پہ نہیں جچتی. اسی طرح تکبر جچتا ہی نہیں ہے بندے کو. جو دن میں 5 بار زمین پہ جھکایا جائے, جس کی گردن جھک جائے, جس کی ناک زمین کو لگ جائے, دن میں 2-3 بار جو انسان قضائے حاجت کے لیے انتہائی گندی جگہ پہ روک لیا جائے, اس بندے کو تکبر نہیں سوٹ کرتا. یہ اس کا کپڑا نہیں ہے, یہ رب کا کپڑا ہے. تکبر کی بدترین قسم کون سی ہوتی ہے؟ اس کا جواب سورۃ لقمان کی آیت نمبر 67 میں ہے. وَمِنَ النَّاسِ مَن يَشْتَرِي لَهْوَ الْحَدِيثِ لِيُضِلَّ عَن سَبِيلِ اللَّهِ بِغَيْرِ عِلْمٍ وَيَتَّخِذَهَا خُزُوًا أُولَئِكَ لَهُمْ عَذَابٌ مُهِينٌ وَإِذَا تُتْلَى عَلَيْهِ آيَاتُنَا وَلَّى مُسْتَكْبِرًا كَأَن لَّمْ يَسْمَعْهَا كَأَنَّ فِي أُذُنَيْهِ وَقْرًا فَبَشِّرْهُ بِعَذَابٍ أَلِيمٍ. اور لوگوں میں سے کوئی ہے جو غافل کر دینے والی باتوں کا خریدار بنتا ہے تاکہ وہ علم کے بغیر لوگوں کو اللہ کے راستے سے بہکا دے اور اس کا مذاق بنائے. یہی لوگ ہیں جن کے لیے ذلیل کرنے والا عذاب ہے. اور جب ہماری آیات اس کو پڑھ کر سنائی جاتی ہیں تو وہ تکبر کرتے ہوئے منہ موڑ لیتا ہے, گویا کہ اس نے سنا ہی نہیں, گویا کہ اس کے کانوں میں بہرا پن ہے. پھر اس کو دردناک عذاب کی خوشخبری سنا دو. تو کیا ہے تکبر؟ اللہ کی آیتوں کو سن کو منہ پھیرنا, ہوں میں نہیں کر سکتی, پورا قرآن پڑھ لیں گے لیکن فلاں فلاں حکم پہ ہم عمل نہیں کریں گے. بدترین تکبر. اپنے آپ کو ایک سیٹ سسٹم پہ روک لینا, اس سے آگے اضافہ نہیں ہو سکتا ہمارے عمل میں. یہ تکبر کی علامتیں ہوتی ہیں. سورہ لقمان کی آیت نمبر 6 اور 7 تھی یہ. ایسے لوگ جو ہیں ایمان سے دور ہیں. سورۃ نحل آیت 22 میں اللہ تعالیٰ فرماتے ہیں فالذین لا یؤمنون بالآخرۃ قلوبہم منکرۃ وہم مستکبرون. پس جو لوگ آخرت پر ایمان نہیں رکھتے ان کے دل ہی انکار کرنے والے ہیں اور وہ تکبر کرتے ہیں. تکبر کرنے والوں کا ایمان آخرت پہ نہیں رہتا. یہ ابلیس کی صفت تھی جو اللہ تعالیٰ نے کہی ابا واستکبر وکان من الکافرین. اس نے انکار کیا اور تکبر کیا اور وہ کافروں میں سے ہو گیا. سورۃ بقرہ 34 میں یہ بات آپ دیکھ سکتے ہیں. تکبر تو فرعون نے کیا تھا کہ جو اپنے آپ کو بڑا بناتا ہے. سورۃ القصص کی آیت 38 اور سے 40 میں آتا ہے اور فرعون نے کہا اے اہل دربار, میں تو اپنے سوا تمہارے کسی معبود کو نہیں جانتا. پھر اے حامان میرے لیے مٹی پر آگ جلاؤ, پھر میرے لیے اونچی عمارت بنا دو تاکہ میں موسیٰ کے معبود کو جھانک کر دیکھوں, یقیناً میں اسے جھوٹوں میں سے سمجھتا ہوں. یہ لفظ کس کی زبان پہ آتے ہیں؟ میں بڑا ہوں, میں دیکھتا ہوں کون سا رب ہے جس کو تم رب کہتے ہو. اور واستکبر ہوا وجنودہ فی الارض بغیر الحق, اور اس نے اور اس کے لشکروں نے زمین میں بغیر حق کے تکبر کیا, اور وہ یہ سمجھے کہ یقیناً ہماری طرف واپس نہیں لائے جائیں گے. تو ہم نے اسے اور اس کے لشکروں کو پکڑا اور سمندر میں پھینک دیا, پھر دیکھو ظالموں کو کیسا انجام ہوا. اللہ کو یہ تکبر پسند نہیں. کسی کی اوقات ہے, کسی کی شان ہے, اور ہم اپنے آپ کو دیکھیں ہم ہیں کیا, ہماری اوقات کیا ہے, ہم نے کر کیا لیا ہے. اللہ کی بات ہمیں مشکل لگتی ہے. 4 لوگ آ جائیں تو ہمارا حلیہ بدلنے لگتا ہے, ہماری بات بدلنے لگتی ہے, ہم ان کے سحر میں مبتلا ہونے لگتے ہیں. 4 پیسوں والوں کے سامنے چلے جائیں تو ہمارے کھڑے ہونے کا انداز بدل جاتا ہے. کسی کے بڑے گھر کو دیکھ لیں تو ہماری آنکھیں کھلی کی کھلی رہ جاتی ہیں. اللہ کی اس کائنات کو دیکھ کے کیوں مروب نہیں ہوتے؟ ایسے لوگ اللہ کو پسند نہیں ہیں. تکبر کو اپنی زندگی سے نکالنا ہے، ورنہ یاد رکھیے کل قیامت کے دن بڑا برا حال ہے. عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے ایک روایت ترمزی میں آتی ہے، 2492 نمبر کی روایت ہے، اللہ کے نبی نے فرمایا، یخشر المتکبرون یوم القیامت امثال الذر فی صور الرجال، قیامت کے دن متکبر لوگ چھوٹی چیونٹیوں کی مانند حشر میں لائے جائیں گے، ان کو ذلت مردوں کی صورت میں ڈھانپے گی، ہر جگہ سے جہنم کے قید خانے کا نام جس کا نام بولس ہے ہانکے جائیں گے، آتشوں کی آگ ان کو ابالے گی اور جوش میں لائے گی اوسارا پلائے جائیں گے جو دوزخیوں کا کے زخموں کی دھون ہے، جسے تینت الخبال کہتے ہیں. استغفر اللہ. چیونٹیوں کی شکل انسانوں کے نیچے رکھے جائیں گے، انسان ان کو روندیں گے اپنے پاؤں سے، اور جہنم میں سے دھون پلائی جائے گی زخموں کی. کتنی ہی باتیں ہیں تکبر کے بارے میں، ہر ایک کو اپنی فکر کرنی ہے کہ میرے اندر کوئی تکبر والی عادت تو نہیں ہے، کیا میں اپنے آپ کو بڑا تو نہیں سمجھتی؟ میں تو محسوس کرتی ہوں انسانی رویوں میں، چال میں تکبر ہے، ایسی چال ہے کہ بس آج ہم جیسا کوئی لگے تو لگے. عام طور پہ بیٹھے رہتے ہیں نا گھر میں تو ٹھیک رہتے ہیں، جو ہی ذرا پہن اوڑھ کے باہر نکلتے ہیں پھر اس دن دیکھا کریں ہم اپنا تکبر، گردن تو نیچے آتی نہیں. یہ تو شکر ہے کہ ہمارے ساتھ وہ معاملہ نہیں ہوتا جو بنی اسرائیل کے ایک شخص کے ساتھ ہوا. صحیح بخاری کی روایت ہے 5779 نمبر، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، بنی اسرائیل میں سے ایک شخص ایک جوڑا پہن کر کبر اور غرور میں سرمست، بالوں میں کنگھی کیے ہوئے، اکڑ کر اتراتا ہوا جا رہا تھا کہ اللہ نے اسے زمین میں دھسا دیا. اب وہ قیامت تک اس میں تڑپتا رہے گا، دھنستا رہے گا. اسی طرح ایک اور روایت صحیح مسلم کی 5457 نمبر کی، ابن عمر رضی اللہ تعالیٰ عنہ سے، 5457 ابن عمر فرماتے ہیں کہ اللہ کے نبی نے فرمایا، جو آدمی اپنے کپڑے کو تکبر کے انداز میں زمین پر گھسیٹتے ہوئے چلتا ہے، قیامت کے دن اللہ تعالیٰ اس کی طرف نظر کرم نہیں کرے گا. اللہ کو تو یہ پسند ہی نہیں ہے چال، اللہ تعالیٰ اس کی طرف نظر رحمت نہیں کریں گے. صحیح مسلم کی ایک روایت سے پتہ چلتا ہے، حضرت ابو ہریرہ کی روایت سے ملتی ہے، نہ اللہ تعالیٰ اس کو پاک کریں گے، نہ اس کے گناہوں کو معاف کریں گے. پھر اسی طرح سے مسند احمد کی ایک روایت سے پتہ چلتا ہے کہ تکبر کی وجہ سے لوگ جہنم میں ڈالے جائیں گے، اوندھے منہ گرائے گا جیسے کوئی کھڑا ہو اور پیچھے سے اس کو گرایا جائے. اللہ تعالیٰ ہمیں ایسے لوگوں میں نہ کرے. اور بھی روایتیں ہیں لیکن احادیث کوٹ کرنے کے ساتھ ساتھ اپنے اپنے عمل کو اگر ہم دیکھ لیں تو یہ چیز زیادہ فائدے کی ہوتی ہے.